السلام عليكم. وعليكم السلام مولانا. بسم الله الرحمن الرحيم. ایک کلم ہے سورہ یوسف کی جو آیت ہے کہ ہمت بہی ولقد ہمت بہی وہم بہا لولا الرا برہان ربی. تو مختلف تفسیریں دیکھیں تو برہان کے بارے میں لوگوں کا ذہن واضح نہیں ہے. یعنی تفسیریں ایسی ہیں جیسے جس سے آپ کو صرف ابہام ملے گا, کنفیوژن ملے گا, کوئی بڑی بات نہیں ملے گی. قرآن میں دیکھیے, یاد رکھیے ایک اصول, ہر چیز میں آپ کو ایک بڑی بات ملنا چاہیے. ہر لفظ میں کوئی بڑی بات. ولی اطلف کا میں سوچ رہا تھا, ولی اطلف کو لوگ سمجھتے ہیں صرف کہ قرآن کے الفاظ کے اعتبار سے بیچ کا لفظ. یہ کیا ہے؟ اگر یہ دریافت کیا آپ نے, کون سی بڑی بات دریافت کی؟ یہ قرآن جو اتارا گیا رب السماوات والارض کی طرف سے تھی, یہ آپ جاننے کے بیچ کا لفظ کون سا ہے؟ کوئی بڑی بات دریافت کرنا چاہیے آپ کو. بڑی بات, بڑی بات مانے کوئی یونیورسل لا, کوئی ابدی اصول, ایسا اصول جو پوری مینکائنڈ پر اپلائی ہوتا ہو, ہر زمانے میں قابل عمل ہو. تو ولی اطلف جو ہے وہ صرف بیچ کا لفظ نہیں ہے, وہ ایک بہت بڑا اصول اس کے اندر ہے. تو سارے قرآن کے سارے آیتوں کو ایسے کر رکھا ہمارے محسرین نے کہ اس کو کٹا کر رکھا, کٹا دیا. اسی لیے قرآن میں وہ مسلمانوں کا حال ہے کہ قرآن کو بطور تقدس جانتے ہیں, بطور گائیڈ بک کو نہیں جانتے. تو بہرحال یہ جو ہے آیت, برہان کی آیت جو سورہ یوسف میں ہے, تو اس کے اندر بہت ہی بڑی بات ہے. دیکھیے برہان کے لفظی معنی تو ہیں دلیل, دلیل, لیکن دلیل کا لفظ بھی واضح نہیں کرتا آپ کو اس موقع پر جو پیش آیا یوسف کے ساتھ وہ کیا تھا. سچ پوچھتے وہ تھا ایک ایک ایک ایک بصیرت, ایک ڈیوائن وزڈم, ایک عقل ربانی جاگ اٹھی, اس نے ان کی رہنمائی کی. تو برہان سے براد یہاں پر وہی چیز ہے جس کو قرآن میں دوسری جگہ فرقان کہا گیا ہے. فرقان, فرقان کے معنی کیا ہوتے ہیں؟ فرق کرنے والا. دنیا میں سب سے بڑی چیز ہے کہ آپ فرق کو جانیں, کیونکہ دنیا کیا ہے؟ افکار کا جنگل ہے, باتوں کا جنگل ہے. آپ اسی جنگل میں جیتے ہیں, تو جب تک آپ فرق کرنا نہ جانیں. فرقان کا مطلب بھی ہے الفصل بین الشیئین, کالے اور سفید درمیان فرق کرنا, حق اور باطل کے درمیان فرق کرنا. ہمیشہ چیزیں مشتبہ ہوتی ہیں. تو وہ ایک قوت تمیز جو ہے پیدا ہو جائے آدمی کے اندر, قوت تمیز. اس کو جزوی طور پر بڑے مدثر مانتے ہیں. ان کا ایک اصطلاح ہے معرفت حدیث. معرفت حدیث ایک بہت بامانہ اصطلاح ہے, لیکن وہ محدود معنی میں لیتے ہو. یعنی حدیث جو ہے سندن کیسی ہے اس کو پہچان لینا, بس. یعنی مانن کیسی ہے نہیں, اعتبار سند پر اعتبار روایت کیسی ہے اس کو. بہت دنوں کے, یعنی جو بہت دنوں تک ایک محدث جب حدیثوں کو پڑھتا ہے, سنتا ہے, اسی میں لگا رہتا ہے, تو اس کے اندر ایک معرفت پیدا ہوتی ہے صحت حدیث کو پہچاننے کے لیے. تو معرفت حدیث का लफ्ज बहुत अच्छा लफ्ज है लेकिन वो है मौजूद माने में, मानी की मार्फत को बुरहान कहा जाता है। मानी की मार्फत आपके अंदर पैदा हो जाए चीजों को, मानी की मार्फत का मतलब है कि चीजों को आप कोई बात सामने आई तो आमतौर पर क्या करते हैं लोग कि उसकी लुगत छानते हैं, उसकी नहवी पहलुओं को छानते हैं, उसके फनी पहलुओं को छानते हैं, इन चीजों में फंसे रहते हैं। जिसके अंदर बुरहान हो यानी मारफत मानी इसके अंदर आ गई हो तो वो इन सब चीजों के से ऊपर उठ जाता है, वो बात आएगी और फिर फौर उसका ध्यान मुंतकल हो जाएगा कि इसका मतलब यह है। बगैर मंतकी आर्गुमेंट के, बगैर फनी तजिए के, यह है मारफत। तो बुरहान से मुराद है मारफत रब्बानी, नूर बसीरत या डिवाइन विजडम। ये एक ये अचानक नहीं होती है, अचानक था कि हज़रत यूसुफ को उस अचानक ये चीज फ्लैश हो गई कि हज़रत याकूब जो है सामने आकर खड़े हो गए। ये सब कुछ नहीं है, नहीं पूरी जिंदगी आदमी गुजारता है एक ढंग से, इसमें इबादत है, जिक्र है, फिक्र है, तदब्बुर है, तफक्कुर है, तवस्सुम है, सभी एक जिंदगी, उसके नतीजे में उसको एक मारफत मानवी हासिल होती है। इसे मुहद्दिस को पूरी जिंदगी गुजारता है वो हदीसों को जांचने परखने में, तो उसको मारफत रिवायत हासिल होती है। तो बुरहान से मुराद है इसी किस्म की मारफत मानी, इसी किस्म का एक नूर डिवाइन विजडम। तो ये कैसे होता है इसको भी आप देखिए दूसरी आयतों का मुताला करके आप समझ सकते हैं। देखिए फुरकान के बारे में कुरान में है या अय्युहल लज़ीना आमनु इन तत्तकुल्लाह यजअल लकुम फुरकान। फुरकान आदमी के अंदर आता है तकवा के जरिए। देखिए तकवा कोई मुबाह चीज नहीं है, तकवा मतलब है मुत्तकाना सोच, मुत्तकाना जिंदगी, मुत्तकाना फिक्र। मुत्तकियाना भी क्या है कुछ पूछे तो वो सिंसियरिटी ही का एक मजहबी लफ्ज है, संजीदगी का मजहबी लफ्ज है। जब आप बहुत ज्यादा संजीदा हो जाए, बहुत ज्यादा चीजों को सीरियसली ले, बहुत ज्यादा गहरे में जाकर बातों को समझें, फ्रेश वैल्यू पर चीजों को न ले बल्कि उसको ज्यादा अमीर के एतबार से गौर करें, डीप थिंकिंग का आ जाए आपके अंदर, यह तकवा। हकायक का गहरा इदराक, हकायक के बारे में आखिर तक सीधा बन जाना, हकायक को बहुत सीरियसली लेना, यह तकवा। वो जो मशहूर हदीस है कि हज़रत उमर ने एक साहबी से बात हुई तो पूछा कि तकवा क्या है, तो उन्होंने कहा कि अबिन क्या आप ऐसे रास्ते गुजरे हैं जिसके दोनों तरफ झाड़ियाँ हों, तो उन्होंने कहा कि हाँ, तो उनका क्या करते हैं आप ऐसे मौके पर, आप तो उनका कि शब्बर तो बचता है तो अपने कपड़े खूब समेट लिए और गुजर गया बहुत बचते बचाते, तो उनका जाल का तकवा। तो ये तकवा क्या है, तकवा फितरों की जिंदगी में बाहोश तरीके से रहने का नाम है, शैतानी अफकार के दरमियान रब्बानी अफकार के साथ जीने का नाम है, मुफल जिंदगी गुजारने के बजाय फिक्र और तदब्बुर के साथ जीने का नाम है। तो जब इस तरह से आदमी जिंदगी गुजारता है तो क्या उसके अंदर एक चीज डेवलप करती है, उसे कहा गया बुरहान। उसी को प्रधान कहा गया है। ठीक है, वहां पर जो लफ्ज है लौला और रहा बुरहान रब्बी, अगर वो देख ना लेता अल्लाह का बुरहान, यहाँ पर रहा का लफ्ज है, देख लेना है, ये नहीं कि दिखा दिया, अल्लाह ने दिखा दिया नहीं कहा गया उसमें। तफसीलों में इस तरह किया गया जैसे कि अल्लाह ने दिखा दिया, हालांकि वो तो मुतद्दी की सगा है नहीं, तो लाजिम की सगा है। उसे ये समझते हैं कि याकूब जाहिर हुए, उन्होंने कुछ दिखा दिया, कोई फरिश्ता जाहिर हुआ उनको दिखा दिया, तो मुतद्दी की सगा कहा यहाँ पर है, ये तो लाजिम की सगा है। यानी खुद हजरत यूसुफ के अंदर जाती तौर पर, आखिरी तौर पर कोई ऐसी फिक्री बसियत मौजूद थी, वो सब काम आई उनके अंदर। तो उसी को मैं कह रहा हूं कि मारिफत मानवी। तो देखिए इसी सूरह में, सूरह यूसुफ में एक आयत बहुत ही मुतल्लिक आयत है जो उसकी वजाहत करती है। जैसे कि मैंने एक बार कहा था कि मुसलिम मानते हैं एक उसूल और कुरान और फसल बाजा, तो इसमें लफ्जी इश्तराक से तस्वीर करते हैं, कोई और आयत है उसमें लफ्जी इश्तराक है तो उससे लेकर तस्वीर करते हैं, इससे ज्यादा है मानवी इश्तराक, मानवी इश्तराक उससे ज्यादा है तफसीर में मददगार। तो देखिए एक और आयत जो जिसमें मानवीय इश्तराक नहीं है लेकिन वो लफ्जी इश्तराक नहीं है लेकिन मानवीय इश्तराक है, वो उसकी वजाहत कर रही है, वो है ये आयत के इन्नहु मन यत्तकी वयस्बिर फइन्नल्लाह ला युज़ीउ अजर अल-मुहसिनीन। जो शख्स तकवा अख्तियार करेगा और सब्र का तरीका, तो अल्लाह ऐसे लोगों को एहसान का दर्जा अदा फरमाएगा। देखिए एहसान का लफ्ज यहाँ भी आपको समझना होगा कि इसमें कि हकीकत क्या है। यहाँ एहसान का मतलब वही है जो दूसरी जगह बुरहान का मतलब है। यानी अगर आप तकवा, अगर आप कहते कई शख्सियत बनाए जो तकवा और सब्र के जरिए बनी हो, एक ऐसी पर्सनालिटी जो तकवा और सब्र के जरिए बनी हो, तो एक, एक इस तरह उसका डेवलपमेंट हुआ हो, तो जब वो इतका तक पहुंचेगी तो क्या होगा, उसके अंदर एहसान की सिफत पैदा हो जाएगी। और एहसान की सिफत क्या है, कोई बुरहान। तो हजरत यूसुफ अलैहिस्सलाम की जिंदगी थी, उसके पीछे वर्षों वर्षों का तकवा था, सब्र था, उसने उनके अंदर एक सलाहियत पैदा की थी, और वो उसी सलाहियत को कहा गया है बुरहान। देखिए ये बहुत अहम बात है जो मुफसिरीन पर वाज़ह नहीं हुई, कि यहाँ पर मुतअद्दी का सगा नहीं है बल्कि लाजिम का सगा है। वो समझते हैं कि दिखा दिया, नहीं, यहाँ मुराद देख लिया, उनका दाखिली जो उनके अंदर चाहिए बुरहान पैदा हो चुकी थी पहले से, वो सब तो उनकी काम आई। तो इसमें एक उसूल मिलता है, ये मामला सिर्फ यूसुफ का नहीं है, एक आलमी उसूल, एक आम इंसानी उसूल। ये जो शख्स भी चाहता हो वो दर्जा पाना, जहाँ हकायक उसको मार्फत बन जाए उसके लिए, यानी बजाय जब कोई बात सामने आए आप लगे उसको उसके अल्फाज की मानी ढूंढने लगत में, उसके नहवी और सरफी तरकीब करें, उसके फनी पहलुओं के योग का तरीका आमतौर पर लोगों का है, इससे कुछ भी नहीं होगा। नहीं, आपके अंदर एक आखिरी एतबार से एक ऐसा बसीरत आ गई हो, ऐसा विजडम आ गया हो, ऐसी एक एक आई थिंकिंग आ गई हो कि बात आई और फिर पूरा आपको समझ में आ गई ये हकीकत। ये अगर ना हो तो आप फनी तजिए में फंसे रहेंगे और उसी में जिएंगे उसी में मरेंगे, मिलेगा कुछ भी नहीं। नहीं, आपके अंदर वो इंटेलेक्चुअल डेवलपमेंट होना चाहिए कि दर्जे मार्फत में चीजों का समझ लें, आप फिर फोर समझ लें बगैर, यानी फनी बॉक्सों में जाए बगैर, नहीं तो कुछ भी नहीं मिलेगा। आप बहुत से बहुत किसी मदरसे के मदरस बन सकेंगे, मदरस जिंदगी में आपको रोल नहीं होगा। एक है फनी दर्जे में किसी बात को जानना, फनी बातें, फनी मुशराफियाँ, फनी तजिया, फनी तहलील कर कर करके कर आप एक बात निकालें। एक तरीका यह है, ये दरस तदरीस के लिए कारामद है। देखिए, आज मैंने जो बात कही है बुरहान के बारे में वो बहुत ही ज़्यादा अहम है, और जब तक आदमी के अंदर सिफत बुरहान ना हो जिंदगी में वो हिदायत पर काम नहीं रह सकता, नामुमकिन है। ये हजरत यूसुफ की बात नहीं है, हर मोमिन की बात है ये। और इंफाजी जिंदगी, चाहे इंफाजी जिंदगी में भी और इज्तमाही जिंदगी में, हर जगह। तो इंशाल्लाह मैं इसकी मजीद वजाहत करूँगा क्योंकि ये बहुत ज़्यादा इम्पोर्टेंट बात है। दुआ करता हूँ कि अल्लाह ताला हम सबको बुरहान अता फरमाए, क्योंकि बुरहान के बगैर हम अंधे भरे जियेंगे, अंधे भरे मरेंगे। जो बात है इसमें कहने की हुई है कि एक है फनी तजिया और तहलील करके बातों तक पहुंचना, उससे कुछ भी नहीं मिलता आपको। और एक है मार्फत, मार्फत के दर्जे में आपके अंदर आ जाए बानी कल्चर, फिल फॉर आप समझ लें कि सही क्या है, तब जिंदगी में चल पाते हैं आप। तो अल्लाह ताला मुझको और आपको तौफीक दे कि हम तो बुरहान हमारे अंदर पैदा हो जाए और आगे जिंदगी में हम रोशनी में चलें, रोशनी में बढ़ें। अल्लाह ताला हमको आपको तौफीक दे। अस्सलाम वालेकुम रहमतुल्लाह। अस्सलाम वालेकुम। वालेकुम सलाम मौलाना। मौलाना कल टॉपिक अधूरा रह गया था। हाँ, بسم اللہ الرحمن الرحیم۔ دیکھیے قرآن کے ایک آیت کو لے کر سوچتا رہا، وہ آیت ہے یہ کہ ابلیس کو اللہ تعالیٰ نے انسان کے اوپر کوئی سلطان نہیں دیا ہے۔ ابلیس نے اس وقت جب اللہ نے آدم کو پیدا کیا، وہ مسائل پیدا ہوئے جو آپ جانتے ہیں، اس وقت ابلیس نے یہ چیلنج دیا کہ میں سارے ہی انسانوں کو پکاؤں گا، بہت کم لوگ بچیں گے۔ اس وقت اللہ نے فرمایا کہ جو چاہتا ہے وہ کر، لیکن اس کو میرے بندوں پر کوئی سلطان نہ ہوگا۔ لیس لک علیہم من سلطان، یہ آیت قرآن میں ایک سے زیادہ مقام پر آئی ہے۔ لیس لک علیہم من سلطان، اس کو میرے بندوں پر کوئی سلطان نہ ہوگا۔ سلطان کا مطلب ہوتا ہے زور، پاور، طاقت۔ تو تفسیروں میں دیکھتا رہا تو اس میں کوئی یعنی ایسی بات نہیں ملی جو اس کو ریشنل لیول پر ایکسپلین کرتی ہو۔ دیکھیے، میرا ماننا یہ ہے کہ اللہ تعالیٰ نے انسان کو سب سے چیز عقل دی ہے۔ حدیث میں آتا ہے کہ یہ دین جو آیا ہے وہ اتنا زیادہ واضح ہے کہ لہ لوہا کا نہا رہا، اس کی راتیں بھی دین کی طرح روشن ہیں۔ اس کا مطلب کیا ہے؟ ایوری تھنگ از ریشنلی انڈرسٹینڈیبل۔ ہر تعلیم جو ہے قرآن و حدیث کی وہ عقل کے سطح پر قابل فہم ہے, ریشنل لیول پر وہ انڈرسٹینڈیبل ہے, مگر اسوروں میں اس آیت کی ایسی کوئی تفسیر نہیں ملتی. صفوت التفاصیل جو کتاب ہے, جو خلاصہ ہے صفوت التفاصیل کا, اس میں سب تفسیروں کا خلاصہ ان الفاظ میں دیا گیا ہے کہ لا قوت لك علیہم على اذلالہم, لا قوت لك على اذلالہم, یہ ہے لا قوت لك على اذلالہم, تم کو یہ قوت نہیں ہوگی کہ ان کو بھگا دو, بھگانے کی قوت نہیں ہوگی. لیکن اس سے واضح نہیں ہوئی بات, اس سے واضح نہیں ہوئی کہ ریشنل لیول پہ واضح نہیں ہوئی کہ کیا مطلب ہے اس کا. تو سوچتے سوچتے مجھے یہ سمجھ میں آئی بات کہ چاہے شیطان کتنی وسوسہ ڈالے, تزئین کرے, شیطان کا طریقہ وسوسہ اور تزئین کے ذریعے انسان کو بہکانا ہے, تو کتنے ہی کرے لیکن انسان کے پاس عقل ہوگی, اس عقل کے ذریعے وہ اپنے کو بچا سکے گا. بچانے کی شکل کیا ہوگی؟ دیکھیے, ایک آج کل ایک لفظ بولا جاتا ہے ڈیفیوز, یہ لفظ بہت اچھی طرح اس کو واضح کرتا ہے. آج کل جو بم بنائے جاتے ہیں تو بم کیسے پھٹتا ہے, جب بنایا جاتا ہے تب فوراً نہیں پھٹ جاتا, وہ جب آدمی چاہتا ہے تب وہ پھٹتا ہے, ایکسپلوڈ ہوتا ہے. تو اس میں ایک تار ہوتا ہے, اس تار کو ذرا سا بھی اگر وہ جل جائے, کچھ اس کو ہیٹ پہنچ جائے تو اس کو فیوز کہتے ہیں. وہ فیوز جو ہے ڈی فیوز, وہ فیوز جو ہے جل جائے تو پورا بم پھٹ جاتا ہے, ایکسپلوڈ ہو جاتا ہے اور پھر تباہی بچاتا ہے. تو جو ماہرین ہیں وہ کیا کرتے ہیں کہ اس تار کو ہٹا دیتے ہیں, نکال دیتے ہیں, وہ پتے سے ایک چیز ہوتی ہے, تو اس تار کو حکمت کے ساتھ وہ اس میں سے ریموو کر دیتے ہیں. اس کو کہتے ہیں ڈیفیوز کرنا, بس وہ پھر وہ بم ناکار ہو جاتا ہے, پھر پھٹ نہیں سکتا وہ. تو میری سمجھ میں آیا کہ یہی معاملہ ہے شیطانی وسوسہ اور تزئین کا. تو لیکن کس کے لیے؟ ان عبادی, جو میرے بندے ہیں. بندے کے معنی کیا ہے؟ جو حقیقی ایمانوں میں اپنوں کو اللہ کا بندہ بنائے, یعنی جو اپنے فہم کو اتنا زیادہ ترقی دیں, اپنے آپ کو اتنا زیادہ انٹلیکچولی ڈیولپ کریں, اپنے کو انٹلیکچولی اویکن کریں, اتنا زیادہ اپنی تجزیے کی صلاحیت کو بیدار کریں, تو وہ شیطان کے وسوسے کو, اس کے تجزیے کو سمجھ لیں اور در از در اس کی ایکسپلین کر کے اس کو ڈیفیوز کر دیں. یہ مطلب اس کا کہ میرے بندوں پر تم کو ایسا سلطان نہ ہوگا, کا مطلب یہ کہ میرے بندے جو ہیں, یعنی وہ بندے جو حقیقت اپنے کو میرا بندہ بنائیں گے, جو مطلب جو اللہ کی دریافت کریں گے, جن کے اندر معرفت آئے گی, جو حقیقتوں کو ریئلائز کریں گے, یعنی جو جن کو میں کہا کہتا ہوں انٹلیکچوئل ڈیولپمنٹ, تو جو اپنے عقل کو ڈیولپ کریں گے اتنا زیادہ, اتنا سوچ پیدا کریں, اتنا فہم پیدا کریں گے کہ وہ ڈیفیوز کر سکیں گے. یہ مطلب ہے اس کا. تو تفسیروں میں جو لکھا ہوا ہے وہ تو صرف مبہم رہتا ہے معاملہ, مبہم. کیونکہ دیکھیں, جب انسان کو اللہ تعالیٰ نے امتحان میں رکھا ہے تو کیا اللہ تعالیٰ وہاں پر शैतान को हलाक कर देगा, शैतान को आपके ऊपर मौसर नहीं होने देगा। शैतान तो नबियों के ऊपर भी प्रशंसा और तजीन करता है। तो इस दारुल इम्तहान में इंसान को खुद करना पड़ता है, तब अल्लाह की नुसरत आती है उसको। तो अब मैं आपको कल का एक किस्सा बताता हूँ, दो किस्सा बताता हूँ आपको कल का ये परसों का। तो ऐसा हुआ कि कुछ ऐसी बात पेश आई हमारे मिशन के सिलसिले में, ये दावा मिशन है कि कुछ मुखालिफिन ऐसी हरकत कर सकते हैं कि सारे मिशन को जपरदाइज कर दें, सारे मिशन को तबाह कर दें। ऐसा एक वक्त आया, इस वजह से कुछ ऐसी बात हुई जिसकी वजह से मुझे ये वसूसा आया। जाहिर को शैतान का वसूसा था कि कुछ मुखालफिन कुछ साजिश करके कुछ ऐसी हरकत कर सकते हैं कि पूरा पूरा मिशन जो है डिपर्टाइज हो जाए। तो मैं बहुत ज़्यादा परेशान हो गया। उस मसले की एक बुनियाद थी, उस बुनियाद को लेकर मैं परेशान था। उस वक्त कोई आदमी नहीं था जिससे मैं बात करूं, तो खुद ही खुद परेशान होता रहा, यहाँ तक कि मैं बिस्तर पर चला गया और नींद नहीं आ रही थी। तो फिर सोचते सोचते अचानक जहन ने काम किया, जहन एक्टिव हो गया। तो क्या हुआ, मुझे कुरान में एक बहुत बड़ा पॉइंट ऑफ रेफरेंस मिल गया, जिसको लेकर के मैं दुआ करूंगा। और जैसे वो कुरान में लिखे आता है कि वस्कुर रब का फिनस का तजर वीफा, ये हालत मेरी हो गई। वस्कुर रब का फिनस का तजर वीफा, खुद ही खुद अपने अंदर में वो एक कैफियत मेरी हो गई जो शायद बताई गई है कि अल्लाह को याद करो तदरव के साथ और खौफ के साथ। जब यह हालत होती है आपकी, तब जाकर के आपका जहन बेदार होता है, तब आपके अंदर वो फर्म रब्बानी जाती है। तो मुझे कुरान में एक आयत मिली जो मेरे लिए पॉइंट ऑफ रेफरेंस बन गई। आयत ये थी, नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफ़िज़ून, हमने उतारा ये जिक्र और हम है उसकी हिफाजत करने वाले। तो तफ़सीरों के मुताबिक यहाँ पर जिक्र से मुराद है कुरान, लेकिन मेरे ज़हन ने उसको जनरलाइज किया। और चूंकि बराबर मैं ये सोचता रहता हूँ हमेशा, ये जो मिशन है, इस मिशन में एक चीज अल्लाह ताला ने फराम की है। लिटरली मैं सोचता रहता हूँ कि ये एक आशियाना है, ये घोसला है, तो एक एक तिनका अल्लाह के फरिश्तों ने फराम किया है, एक एक तिनका। मेरा उसमें कोई दखल नहीं है, सिवाय कि मैं एक ह्यूमन फेस के तौर पर खड़ा हुआ हूँ। एक एक तिनका फरिश्तों के जरिए अल्लाह ताला ने फराम करवाया, फिर ये आशियाना बना, आशियाना दावत, जिसको हम अरसला मिशन या CPS कहते हैं। तो उस वक्त मेरी समझ में आया कि खुदा तूने ही ये सब बनाया, क्या तू इसको बर्बाद होते हुए देखेगा, क्या तू इसको अफोर्ड कर सकता कि कुछ लोग इसको बर्बाद कर डाले। तो उस वक्त मेरी समझ में क्या आया, ये घर जहाँ मैं रहता हूँ, ये ऑफिस जहाँ इस मिशन का काम होता है, ये सारा इंफ्रास्ट्रक्चर, ये दारुज़िक्र है। दारुज़िक्र एक नया लफ्ज में जहन आया, ये दारुज़िक्र है, तो तेरे इसकी हिफाजत तेरे जिम्मे है। इन्ना नहनु नज़्ज़लना انا نزل الذكر وانا لو لاحظون. تمہیں ذہن نے کہا خدایا تو نہیں یہ دار الذکر بنایا ہے اور تو ہی اس کو لازم حفاظت کرے گا. یہ جب سوچ آئی تو ڈیفیوز ہو گیا سارا معاملہ, ڈیفیوز ہو گیا اور مس ہو گیا. یہ مطلب ہے بلیس کو اللہ کے بندوں کے اوپر سلطان نہ ہوگا. یہ کوئی پرسنل چیز نہیں ہے, یہ کوئی مسٹیریس چیز نہیں ہے, یہ خود مومن کے ذہنی بیداری کو بتاتا ہے. مومن جو ہے ذکر کے ذریعے, دعا کے ذریعے, قرآن کے مطالعے کے ذریعے, سنت رسول کے مطالعے کے ذریعے, تخلیق میں مشاہدے کے ذریعے, یعنی تفکر, تعقل, تذکر, توسم کے ذریعے اپنے آپ کو انٹلیکچولی اتنا بیدار کرتا ہے کہ وہ اس قابل ہوتا ہے کہ وہ شیطان کے وسوسوں کو, اس کی تذلیل کو ڈیفیوز کر سکے. جیسے صحابہ کا اس کی بہت ساری مثالیں ہیں. مثلا دیکھیے خالد بن ولید ایک صحابی تھے, عبد الرحمن ابن عوف ایک صحابی تھے, دونوں کے درمیان ایک زمین وغیرہ کے معاملے میں کچھ نزاع ہو گئی, کچھ کنٹروورسی ہو گئی, کانفلکٹ ہو گیا. تو ایک آدمی جو وہ صحیح آدمی نہیں تھا, وہ مسلمان تھا, اس نے وہ آیا عبد الرحمن بن عوف کے پاس اور اس نے بہکایا, کیونکہ دیکھیے قرآن میں کہ میرا جن تھا ونداس, ابلیس بھی بہکاتا اور انسان ہی بہکاتا ہے. تو اس نے کہا کہ خالد تو ایسا ہی ہیں, بس ان کا اسلام کیا, ان کا ایمان کیا, یعنی رسول اللہ سے جنگوں میں, رسول اللہ کے خلاف جنگوں میں شریک رہے, وہ بدر احد کے موقع پر رسول اللہ کے خلاف لڑائی کی انہوں نے, تو فتح مکہ کے قریب آ کر کے وہ اسلام کو کر لیا انہوں نے, فتح مکہ سے کچھ پہلے. تو گا گھڑ کے ایمان و اسلام کو کٹایا اس نے. تو عبد الرحمان آپ کو بدنام بدزن کرنا چاہا, تو عبد الرحمان آپ نے فوراً کیا کہہ دیا, ماں بہن دور ہو, کیونکہ ہمارے ان کے درمیان جو لینڈ کی نزاع ہے وہ ہمارے دین تک نہیں پہنچے گی. کیسے ڈیفیوز کیا انہوں نے, ڈیفرینشیٹ کر کے, لینڈ کا معاملہ الگ ہے, دین کا معاملہ الگ ہے, ہم دونوں کو ایک نہیں کریں گے. یہ لینڈ کے, لینڈ کی بنا پر جو اختلاف ہے اس کو لے کر کے ہم دین کے بارے میں رائے قائم کریں, ان کا دین کے بارے میں ہماری ان کی جو بات ہے وہ اپنی جگہ قائم رہے گی. یہ ڈیفیوز کرنا, اٹ ریکوائرز ا ڈیولپڈ مائنڈ ٹو ڈیفیوز سیٹنک وسوسہ, سیٹنک تزئین. یہ نہیں کہ پراسرار طور پر سارا معاملہ خدا کے دست کر دیا جائے گا اور آپ کو کچھ کرنا نہیں ہوگا. اب میں ایک اور مثال دیتا ہوں, اور اس میں ایک بات اور عرض کر دوں کہ کل جو میں نے کہا تھا کہ ملکت حمد بھائی وحمد بھائی لولا برہان رب بھی, یہ برہان رب جو ہے یہ حقیقت میں اس معرفت کا نام ہے جو انسان کے اندر پیدا ہوتی ہے, وہ فلفور کام کرتی ہے. اس میں ایک بات عرض کر دوں کہ ہمارے علماء کا جو طریقہ ہے جب وہ لکھتے ہیں ان موضوعات پر, تو کیا کرتے ہیں وہ ایک آیت کو یا ایک حدیث کو لیں گے اور پھر اس کی لغت کے اعتبار سے تحقیق کریں گے, پھر وہ نحوی اور صرفی ترکیب بتائیں گے, پھر اس کے فنی پہلوؤں کو وضاحت کریں گے, اس طریقے سے اس کا مطلب بتائیں گے. اس طرح کا طریقہ یہ درس تدریس کے لیے تو ٹھیک ہے, لیکن اس سے معرفت نہیں پیدا ہوتی, اس سے آدمی کے اندر برہان نہیں پیدا ہوتا. وہ تو ایسا ہے کہ آدمی ایسا ڈیولپڈ مائنڈ بن جائے, اتنا زیادہ اس کے اندر بیداری آ جائے کہ فل فور اس کا ذہن منتقل ہو جائے بات کیا ہے. جسے حضرت عبدالرحمٰن عوف کو جب اس آدمی نے کہا تو یعنی کہ اس کا سوچا, اس کا لغت استعمال کی تھی اس نے, اس کا مطلب کیا ہے, نوی ترکیب اور صرفی ترکیب کیا ہے, فنی پہلو کیا, پھر اس کے بعد نتیجے تک پہنچیں. نہیں, عیار ذہن جو ہے فل فور منتقل ہوتا ہے. حضرت یوسف کا ذہن فل فور منتقل ہوا تھا. اگر آپ کے اندر یہ بات نہ ہو کہ فل فور ذہن منتقل ہو جائے, فل فور ذہن دکھا دے اس برہان کو, فل فور دکھا دے, تب بچ پائیں گے, نہیں تو بچ نہیں سکتے آپ. تو ایسے ہی میرے میں اللہ اکبر سے برابر سوچتا رہتا ہوں. تدبر, تفکر, تعقل, تبسم, یہ میری نیچر میں شامل ہے. رات دن میں اسی مشغول رہتا ہوں میں, تو پھر فور باتیں ذہن میں آتی. جیسے ایک صاحب نے کہا قرآن کی ایک آیت کو لے کر کے ایک سوال اپنا پیش کیا انہوں نے. قرآن میں ہے کہ وجعلنا للمتقین اماما, یہ اپنے خاندان کے بارے میں, بچوں کے بارے میں آئے تھے. تو ان کا کہ صاحب ہم کوشش کرتے ہیں لیکن تقویٰ تو آتا نہیں گھر میں, تو ہمیں متقیوں کے امام بننے کہا گیا ہے, تو ہم متقیوں کے امام کیسے بنیں, ہم تو نہیں بن پائے متقیوں کے امام, کہ ہماری فیملی متقی فیملی نہیں بن سکی. تو اچانک ہی میرے ذہن میں فل فور, جو میں نے کبھی تفسیر پڑھا تھا نہ کسی کتاب میں لکھا ہوا ہے, یہ بات جو کہی گئی ہے قرآن مجید میں, وہ خاندان کی حالت کے بارے میں نہیں ہے, یعنی خاندان کی حالت واقعی کے بارے میں نہیں ہے, بلکہ سرپرست کی سوچ کے اعتبار سے. سرپرست کی سوچ کیا ہونی چاہیے, اس کا جذبہ کیا ہونا چاہیے, اس کی اسپرٹ کیا ہونی چاہیے. اس کی اسپرٹ یہ ہونی چاہیے کہ میں ایسی فیملی ہو, یعنی میں فیملی کا ہیڈ ہوں, تو ہیڈ کے ہونے کے وجہ سے اس کی سوچ یہ ہو کہ اپنی فیملی کو تقویٰ کی خوراک دیتا رہے. باقی یہ کہ وہ متقی بنیں گے یا نہیں بنیں گے اللہ کے اختیار میں, آپ متقی بنا ڈالیں یا نہیں اس کا مطلب ہے, بلکہ ہیڈ آف فیملی کے وجہ سے آپ کی سوچ کیا ہو, آپ کے جذبہ کیا ہو, یہ اسے بتایا گیا ہے. یعنی حالت خاندان ہی نہیں بتائی گئی ہے, بلکہ ہیڈ آف فیملی کی اپنی سوچ کو بتایا گیا اس آیت میں. تو اچانک کو معاملہ واضح ہو گیا. یہ میں نے کہ پڑھا تھا نہ کہیں سنا تھا, پھر فوج ذہن میں آیا. اسی کو میں کہہ رہا ہوں کہ وہ جو برہان ظاہر ہوئی تھی یوسف کو, وہ فل فور ظاہر ہوئی تھی. تو کیوں ظاہر ہوئی تھی؟ کہ وہ پریپیئرڈ مائنڈ تھے, پہلے سے ان کا ذہن بنا ہوا تھا. تو مومن کو جب اللہ کی دریافت ہوتی ہے, جب وہ اللہ کے ذکر فکر میں جیتا ہے, تو مسلسل طور پر اپنے عقل کو ڈیولپ کرتا ہے وہ. تو یہاں تک کہ وہ ایک ڈیولپڈ مائنڈ بن جاتا ہے. تو ڈیولپڈ مائنڈ کی بنا پر اس کے اندر یہ صلاحیت پیدا ہوتی ہے کہ ہر موقع پر وہ ڈیفیوز کر سکے باتوں کو, ایکسپلین کر کے فل فور اس کی حقیقت تک پہنچ جائے, فل فور وہ اس کی توجہ نکال لے, اس طرح شیطان کے وسوسے کو, اس کی تنظیم کو ڈیفیوز کر دے, کو ناکارہ بنا دے. ایسے دیکھیے, ایک صاحب سے ملاقات ہوئی تو انہوں نے کہا کہ نہیں, اپنی آمدنی کو بڑھانے کے بارے میں کچھ کہا, میری موجودہ جو آمدنی ہے میں چاہتا ہوں کچھ کو بڑھاؤں, اس طرح کی باتیں کی انہوں نے. تو فل فور میں نے پکڑ لیا کہ उनकी आमदनी काम करने इतनी तो जरूर है कि उनका काम चल रहा है, तो ज्यादा क्यों चाहते करना। तो फिलफौर मेरे ने पकड़ लिया कि यह सारा मामला जो है बच्चों को लेकर के है। वो सोचते हैं कि बच्चों के मुस्तकबिल के लिए मेरे पास और भी पैसा होना चाहिए, उनको ज़्यादा अच्छी तालीम दिलाऊं, उनके अच्छे लिए रहने के लिए अच्छा घर हो वगैरह, जैसा कि हर बाप सोचते हैं। तो मैंने कहा देखिए ये बहुत ही ज़्यादा गलत सोच है जो हर बाप के दिल में भरी होती है। क्यों? फितरत का कानून यह है कि आदमी तरक्की करता है अपनी अपनी खुद अपनी अपनी कोशिश से, चैलेंज का सामना करने से। ये फितरत कानून है, किसी की हेल्प से तरक्की नहीं करता कोई आदमी। कोई किसी को सारा सामान दे दे तो तरक्की करे, ऐसा नहीं होता। तो मैंने कहा कि देखिए बाप का बाप के लिए जो सबसे बड़ी देन है अपने बेटे के लिए वो बनी नहीं है, इंसेंटिव है, पैसा नहीं बल्कि मुहर्रिक है। मुहर्रिक क्या है? बच्चा चैलेंज को फेस करे, हालात का सामना करे तो उसके अंदर मोटिवेशन आएगा, इंसेंटिव जागेगा, चैलेंज से लड़ने की हिम्मत पैदा होगी और फिर वो कामयाब हो जाएगा। तो बच्चे के लिए ये सोच ही गलत है कि हम ज्यादा ज्यादा पैसा कमाएं ताकि बच्चों के हालात दुरुस्त करें, उनके मुस्तकबिल को संवारें। ये सोच ही गलत है, ये फितरत के खिलाफ है। फिर मैंने मिसाल दी कि फला फला लोग जो बहुत ज्यादा पैसा कमाया बच्चों के लिए और मरे तो पैसा छोड़ कर के बहुत, तो वो उनके बच्चे अपाहिज होकर रह गए। जो बाप अपने बच्चों के लिए ज्यादा पैसा छोड़कर मरे तो वो बच्चों की तरक्की नहीं कर सके, और जिन बापों ने बच्चों की कुछ नहीं छोड़ा, तो कुछ नहीं छोड़ा तब भी उन्होंने क्या छोड़ा? इंसेंटिव। उस इंसेंटिव ने उस बौरिक ने उनको जगाया, उनकी कुवतें बेदार हुई और फिर वो बड़े काम कटा ले उन्होंने। तो देखिए इस दुनिया को अल्लाह तआला ने बनाया है बतौर दारुल इम्तहान। हम में हर शख्स इम्तहान की हालत में है। ये नामुमकिन है कि हम पर इम्तहान की हालत न गुजरे, वो तो लाजमन होगा मुख्तलिफ शक्लों में, मुख्तलिफ हालात आएंगे, शैतान का वसवसा आएगा, तरह तरह की सूरतें पैदा होंगी, तो लाजमन होना ही होना है। कोई भी शख्स बच नहीं सकता इससे कि उसको इम्तहान की सूरत हाल ऐसा ना आए, उसका टेस्ट ना हो। तो उस वक्त क्या है, उसके अंदर वही सलाहित होनी चाहिए डिफ्यूज करने की, और ये सलाहित पहले से पैदा करनी पड़ती है, अचानक नहीं हो जाती। यू हैव टू बी ए प्रिपेयर्ड माइंड टू डिफ्यूज द सिचुएशन। तो मैं समझता हूँ कि जो यूसुफ अलैहिस्सलाम के बारे में जो बात है कि उन्होंने अल्लाह के बुरहान को देख लिया, तो वो कोई प्रसाद चीज नहीं है। उनका मतलब है उनके जहन ने काम किया, उनका जो प्रिपेयर्ड माइंड था उसने उन्हें सुझाया कि ये सही तरीका है, ये सही रविश वाली है। तो इबलीस को मुकम्मल आज़ादी है कि वो इंसान को बकाए, लेकिन इसी के साथ अल्लाह ताला ने इंसान को अकल दी है, फॉर्म दी है, उसके जरिए से वो शैतान के हर वसवसे को डिफ्यूज कर सकता है, हर वसवसे को डिफ्यूज कर सकता है। अब ये बात सिर्फ फर्द के लिए नहीं है, कौमों के लिए भी है, ये बात कौमों के लिए भी है, उन्हें भी डिफ्यूज करना, नहीं करेंगे तो उतने भी तबाह होंगे। मिसाल के तौर पर देखिए इस जमाने में सारे दुनिया के मुसलमानों का सब बड़ा मसला क्या है, उनके सोच के मुताबिक, मेरी सोच के मुताबिक नहीं, लोगों के सोच के मुताबिक وہ ہے فلسطین کا مسئلہ. تو 1948 میں فلسطین جو ہے بالفور کمیشن نے اس کی تقسیم کی, اور آدھا تقریباً یہودیوں کو دے دیا, آدھا عربوں کو دے دیا. تو سارے عرب بھڑک اٹھے, لڑنے کے لیے تیار ہو گئے, تو ہم اس کو ایکسیپٹ نہیں کرتے. اور عرب بھڑکے تو ساری دنیا کے مسلمان ہی بھڑک اٹھے. تو ساری دنیا کے مسلمان, ایک ایک مسلمان, ایک ایک مسلمان, شاید مجھ کو اکیلے چھوڑ کر کے سب بھڑک اٹھے. ان کا کہ سرمی کو پھر باہر ہم تو سمندر میں ٹکل دیں گے. دیکھیے یہ کیا تھا, وہ شیطانی وسوسے کا شکار ہو گئے, ڈیفیوز نہ کر سکے. ڈیفیوز کرنے کے تحت اس صورت کیا تھی کہ وہ سوچتے کہ فلسطین میں تقریباً 1000 سال سے مسلمانوں نے حکومت کی, حضرت عمر کے زمانے میں مسلم فوجیں وہاں داخل ہوئی, اس وقت وہاں رومیوں کی سلطنت تھی, تو رومن سلطنت کو ختم کر کے مسلمان قابض ہو گئے. 1000 سال تک قبضہ رہا ان کا تقریباً. تو اب ان کا ٹرن آیا, ان کی باری آئی ہے. کیونکہ قرآن میں لکھے فَإِنْ أَصَابَكُمْ كَرْهٌ فَقَدْ مَسَّ الْقَوْمَ كَرْهٌ مِثْلُهُ وَتِلْكَ الْأَيَّامُ نُدَاوِلُهَا بَيْنَ النَّاسِ. تو وہ سوچتے کہ اس سے پہلے ہم نے ان کو فلسطین سے نکال کے وہاں حکومت قائم کی تھی, اب ان کا ٹرن ہے, اور پھر بھی ہمیں یعنی آدھا پھر بھی ہمیں ملا ہوا. ہم نے تو پورے فلسطین پر قبضہ کر لیا تھا, یعنی ہم پورے فلسطین پر قبضہ کر کے 1000 سال تک رہے. تو اب تو پھر بھی ہم بیٹر حالت میں ہیں, کیونکہ آدھا فلسطین پھر بھی ہمیں ملا ہوا, اور بقیہ فلسطین سے یہودی ہیں وہاں بھی ہمیں موجودہ زمانے میں جو ہیومن رائٹس کانسیپٹ ہے تو وہاں بھی ہمیں مواقع حاصل ہیں. غور کیجیے تو کچھ بھی کھویا نہیں تھا عربوں نے. اسرائیل کے اندر ان کو پولیٹیکل پاور کے ساتھ سارے مواقع موجود تھے, تعلیم کا, تجارت کا, انڈسٹری کا, دعوت کا, ہر چیز کا. اور ایک حصہ وہ تھا جہاں ان کو پولیٹیکل پاور بھی ملا ہوا تھا, تو وہ سوچتے کہ بھی ہمارا اس میں نقصان کیا ہے, جب قرآن میں خود بتایا ہوا ہے کہ وَإِنْ أَصَابَكُمْ كَرْهٌ فَقَدْ مَسَّ الْقَوْمَ كُرْهٌ مِثْلُهُ وَتِلْكَ الْأَيَّامُ نُدَاوِلُهَا بَيْنَ النَّاسِ. یہ پولیٹیکل پاور تو ٹرن بائی ٹرن بدلتا رہتا ہے. تو 1000 گنا زیادہ بہتر ہوتا ہے عرب, ورنہ 60 سال سے زیادہ مدت گزر گئی لڑنے بڑنے میں, ہزاروں ہزار لوگ مارے گئے, ٹریلین ٹریلین ڈالر نقصان ہوا, ذلت ہوئی, اور بدستور مسئلہ جو ہے حل نہیں ہوا بلکہ اور بری حالت ہو گئی. کیوں ایسا ہوا کہ پوری مسلم دنیا اس معاملے میں شیطان کے وسوسے کو ڈیفیوز نہیں کر سکی, ڈیفیوز نہیں کر سکی. بہت یعنی یہ مزید یہ کہ قرآن میں لکھا ہوا ہے کہ فلسطین کو اللہ تعالیٰ نے لکھ دیا ہے یہودیوں کے لیے. حضرت موسیٰ نے کہا تھا کہ ادخلوا الارض المقدسہ کتب اللہ علیکم, یعنی ارض مکتوب ہے ان کے لیے. یہ سب سوچتے تو اپنے کو پیسیفائی کر لیتے, اس کو ڈیفیوز کر لیتے, اور سارے ان کے مفادات باقی رہتے. لیکن وہ ہمارے سارے علماء, سارے رہنما عرب نان عرب دونوں اس معاملے میں شیطانی وسوسے کو ڈیفیوز نہیں کر سکے, اور نتیجہ کیا ہوا کہ ناکامی, ذلت, نقصان ان کے حصے آیا. تو چاہے معاملہ انفرادی ہو یا اجتماعی ہو, معاملہ خاندان کا ہو یا سماج کا, ہر معاملے میں ہر لمحہ یہ موقع ہے کہ آپ کو شیطان وسوسہ ڈالے, شیطان تزیین کرے اور آپ کو بھڑکائے, آپ کے اندر ایک بم لا کر رکھ دے. तो आपके अंदर वो बम इंटेलेक्चुअल बम होता है, यानी वो मटेरियल बम नहीं होता। आम तौर पर बम जो है तो मटेरियल बम होते हैं, लेकिन शैतान जो लाता है बम वो इंटेलेक्चुअल बम होता है, क्योंकि वसवसा और तजीम क्या है, वो इंटेलेक्चुअल बम है, यानी फिक्री सतह पर, सोच की सतह पर, जज्बात की सतह पर वो बम होता है। तो अगर आपके अंदर उसको डिफ्यूज करने की सलाहियत है तो फिलफॉर वो खत्म हो जाएगा, जिसे आप लोगों को एक आप लोगों का ताल्लुक एक इदारे से था, उस इदारे ने किसी भी हक की वजह के बगैर आपको अलग किया। तो एक एक शक्ल थी कि आप लड़ते रहते, नफरत करते, झगड़ा बजा बाकी रहते, लेकिन आपने सोचा कि इन अजुल्ला वासा हम क्यों इसी पे समझें कि बस हमारा मुकद्दर वहीं लिखा हुआ था। तो आप सबको फिर नए हालात मिल गए, और मैं सोचता हूँ कि बेहतर हालात मिल गए, पहले से बेहतर। तो हमेशा ऐसा होता है कि हालात पैदा होते हैं, लेकिन हालात जो पैदा होते हैं वो ऐसा नहीं होता कि उनके अंदर कोई जोर हो, कोई सुल्तान हो। अगर आप सकम कर रहे हैं, अगर आप डिफ्यूज न कर सकें, तब वो काम करेंगे, वरना वहीं कभी वो खत्म हो जाएगा मामला। तो मैं समझता हूँ कि हज़रत यूसुफ़ का जो वाक़या है, जहाँ बुरहान का लफ्ज़ इस्तेमाल किया गया है, और शैतान का मामला जहाँ सुल्तान का लफ्ज़ इस्तेमाल किया गया, तो उन्हें एक ही हकीकत को बताते हैं। अगर तुम्हारे अंदर ज़हनी बेदारी होगी तो शैतान मुअस्सिर नहीं हो पाएगा, और तुम्हारी मार्फत जो होगी, तुम्हारे जो इर्तका याफ्ता जो ज़हन है, वो फौरन एक बुरहान दिखाएगा, एक बुरहान रब, उसे तुम उसको डिफ्यूज कर सकोगे। तो मैं समझता हूँ कि ये दोनों आयतें जो हैं, शैतान के मामले में जहाँ सुल्तान का लफ्ज़ इस्तेमाल किया गया, अतुष्क मामले में जहाँ कुरान का लफ्ज़ इस्तेमाल किया गया, इन पर गौर करके हम एक बहुत बड़ी हिकमत हयात दरियाफ्त करते हैं, एक विजडम दरियाफ्त करते हैं, और दुनिया में जीने का एक ताकत दरियाफ्त करते हैं, दुनिया में जीने की ताकत दरियाफ्त करते हैं। और ये यहाँ चूंकि दारुल इम्तहान है, हर लम्हा ऐसे मौके आएंगे तो इसका बात का इम्तहान होंगे, हर लम्हा क्या आप डिफ्यूज कर सकते हैं, नहीं कर सकते शैतान के वसवसे को, हर लम्हा आएंगे, हर मामले में आएंगे, चाहे वो इंफरादी हो, खानदानी हो, समाजी हो, कौमी हो, हत्ता के इंटरनेशनल लेवल पर भी हो, तब भी ये मामला पेश आएंगे। तो अगर आप सकम कर गए, आप डिफ्यूज न कर सके, तो क्या होगा, आपको तो निगेटिविटी आएगी, नफरत आएगी, तशद्दुद आएगा, इंतकाम आएगा, यहाँ तक कि आप लड़ने के लिए खड़े हो जाएंगे। अगर आपने डिफ्यूज कर लिया तो क्या होगा, आपके अंदर निगेटिविटी वहीं का वहीं ख़त्म हो जाएगी, फिर नफरत तशद्दुद का कोई दरवाजा ही नहीं खुलेगा। फिर इसका फायदा क्या होगा, आपकी पॉजिटिव थिंकिंग बरकरार रहेगी, और पॉजिटिव थिंकिंग बरकरार रहने के माने क्या है, आपके अंदर जो प्रोसेस है रब्बानी प्रोसेस, वो जारी रहेगा। ये सबसे बड़ी चीज जो दुनिया में लेना वो ये कि हमारे जहन में वो थिंकिंग प्रोसेस जारी रहे जो हमें मार्फत तक पहुंचाता है, जो रब्बानी हकीकतों खोलता है। तो वो प्रोसेस, वो रब्बानी प्रोसेस अगर यानी रुकावट के जारी रहेगा, नॉन स्टॉप जारी रहेगा, तो सबसे बड़ा मसला यह है कि हम کوئی چیز، کوئی شیطانی وسوسہ، کوئی تزئین، کوئی خارجی واقعہ، چاہے انسانوں کی طرف سے ہو یا ابلیس کی طرف سے ہو، وہ ہمارے ذہن کے جو ہمارے ذہن کے اندر جو ربانی پروسیس چل رہا ہے اس کو اس میں ریکارڈ نہ ڈالے. تو سب سے بڑا نقصان یہ ہے کہ ہمارے ذہن میں رکاوٹ آ جائے جو اس ربانی پروسیس کو اسٹاپ کر دے. سب سے بڑا نقصان یہ ہے کیونکہ جب ایسا ہوتا ہے تبھی نفرتیں آتی ہیں، تبھی جھنجھلاہٹ آتی ہے، تبھی آپ تشدد کی طرف بال جاتے ہیں، لڑائی کی طرف جاتے ہیں، یہاں تک کہ سوسائڈ بامنگ کرنے لگتے ہیں. یہ سارا یہاں سے وہاں تک سلسلہ، یہ سارا یہاں تک دروازہ کھل جاتا ہے. تو ان آیتوں پر غور کر کے جو میں نے پایا ہے وہ یہ ہے کہ آدمی کو چاہیے کہ اپنے ذہن کو مسلسل غور فکر کے ذریعے، مسلسل طور پر تدبر کے ذریعے اس حد تک ڈیولپ کرے کہ وہ ایک پریپئرڈ مائنڈ بن جائے اور ہر صورتحال کو ایکسپلین کر سکے، ہر صورتحال کو ڈیفیوز کر سکے، ہر صورت میں ہر صورت حال میں جو صحیح اسٹینڈ ہے، جو صحیح موقف ہے اس کو دریافت کر لے. تو ان آیتوں سے جو میں نے سمجھا ہے وہ یہی ہے. تو جو میں نے عرض کیا کہ وہ تفسیروں میں جو کہا گیا ہے کہ شیطان کو یہ ابلیس کو یہ طاقت نہ ہوگی کہ وہ تم کو گمراہ مبتلا کرے، لا قوت لک الا بالله، یہ مبہم ہے اس وقت تک جب تک آپ اس کی وضاحت تک معلوم کر لیں. کیونکہ دیکھیں اللہ کی نصرت آپ کو اس وقت آتی ہے جب آپ اپنے اندر وہ صلاحیت پیدا کریں. ان اللہ لا یغیر ما بقوم حتى یغیر ما بانفسهم، آپ کو اپنے اندر وہ صلاحیت پیدا کرنی پڑتی ہے جس سے استحقاق پیدا ہوتا ہے نصرت کا. یاد رکھیے اصول جو ہے نصرت لازمن ملتی ہے لیکن نصرت کا استحقاق بندے کو پیدا کرنا پڑتا ہے. نصرت اللہ کی طرف سے آتی ہے لیکن وہ اسے کے لیے آتی ہے جو اپنے اندر نصرت کا استحقاق پیدا کرے. یہ ناممکن بات ہے کہ بندے نے اپنے اندر نصرت کا استحقاق پیدا نہ کیا ہو، ایک طرفہ طور پر نصرت اس کے اوپر ٹوٹ پڑے، ایسا نہیں ہو سکتا. یہ بالکل کسی کے لیے نہیں ہو سکتا ایسا. تو اس میں کوئی شک نہیں کہ اس دنیا میں سب کام اللہ کی دوسرے سے ہوتے ہیں، اللہ کی مدد سے، اللہ کی ہیلپ سے. لیکن ہیلپ آتی ہے کب؟ جب آپ اپنے اندر استحقاق پیدا کریں، یعنی آپ اس کے لیے ڈیزرونگ کینڈیڈیٹ بن جائیں. تو یہ سب باتیں ہیں جو راتوں پر غور کر کے سمجھ میں آتی ہیں. اور قرآن دیکھے صرف تلاوت سے سمجھ نہیں سکتے آپ، صرف ترجمہ پڑھنے سے آپ نہیں سمجھ سکتے، آپ تدبر کرنا پڑے گا. قرآن میں لیادبر وہ آیا تھی، تدبر کرنا پڑے گا، سوچنا پڑے گا، اللہ سے دعائیں کرنی پڑیں گی، تب اس کے گہرے معنی آپ پر کھلیں گے. تو میری دعا ہے کہ اللہ تعالیٰ مجھ کو اور آپ کو اس کی توفیق دے کہ ہم خدا کی کتاب کو صحیح طور پر سمجھیں اور پھر اپنے آپ کو اللہ کے رحمت اور نصرت کا مستحق بنا سکیں. السلام علیکم ورحمۃ اللہ. اس موضوع پر علماء نے ایک دن بعد اپنے تاثرات بیان کیے ہیں. اقبال عمری عمرہ آباد سے، مولانا آپ نے دو دن کے لیکچر میں قرآن کے سلسلے میں بتایا مولانا تفسیر ابن کثیر تھا مولانا, جس میں وہ سارے اقوال ہیں جس سے کنفیوژن پیدا ہوتا ہے, اور انسان کے اندر جو خدا نے معنوی صلاحیت دی ہوئی ہے کسی بھی چیز کو ڈیفیوز کرنے کی, کسی بھی ایول کو اور کسی بھی غلط اقدام کو ڈیفیوز کرنے کی جو صلاحیت دی ہے, اس کا اندازہ آپ کے ہی لیکچر سے پتہ چل رہا ہے مولانا, کہ برہان جو ہے یہ خدا کی دی ہوئی صلاحیت ہے جو انسان خدا میں جینے کی وجہ سے اس کو اللہ تعالیٰ کی طرف سے ملتی ہے. اور کون سا ہے؟ السلام علیکم. وعلیکم السلام. فیاض الدین عمر ایک نمبر کا مانا, دو دن کے آپ کے درس سے مانا ایک نئی بات سمجھ میں آئی. وہ بات یہ تھی مانا کہ دینداری اور تدین عام طور پر لوگ یہ سمجھتے ہیں کہ مغفل زندگی گزارنا یا ایک معصوم انسان بن کر زندگی گزارنا, لیکن مانا آپ نے جو گول دیا ان عبادی اب وہ ہے جو انٹلیکچولی ڈیولپ ہو, تو مانا زندگی کا ایک اونچا گول ملتا ہے اس میں کہ آدمی بصیرت حاصل کرے, اپنے اندر فرقان پیدا کرے. اور ہمارے مفسرین یا ہمارے ماحول میں ہم جو باتیں سنتے ہیں اس سے ایسا پتہ چلتا ہے کہ ہم تغفل کی زندگی گزارنا یہ دینداری ہے. تو مانا یہ بہت اونچا گول ہے کہ روزانہ آدمی صبح اٹھے اور اپنی بصیرت اور تبصر کو رونق دے. مانا یہ بہت اونچا گول ہے مولانا, جو ایسا گول کہیں بھی نہیں ملتا ہے, اور قرآن جو ہے اس کے بعد ایک بہت اونچی کتاب بن جاتی ہے ہمارے لیے. اور کون سا ہے؟ سرار الحسن عمری امین سے بول رہا ہوں مولانا. آیت کے سلسلے میں جو آپ نے بتایا اولا برہان ربی, ایک بہت ہی پراسرار آیت تھی مولانا, میرے لیے سمجھ میں ہی نہیں آتا تھا کہ کیا ہے. اللہ یہ بتانے کے بعد یہ سمجھ میں آیا مولانا کہ انسان کے مائنڈ سے تعلق رکھنے والی بات ہے, جو اپنے شعور کو جتنا زیادہ سوچ سے فکر سے تدبر سے بلند کرے گا کے ساتھ یہ معاملہ پیش آئے گا. اور یہ بات بھی سمجھ میں آئے مولانا کہ حضرت یوسف کے ساتھ ہی خاص نہیں, بلکہ ہر اس شخص کے لیے ہے جو اپنے شعور کی تربیت کرے گا. اور کون سا ہے؟ محمد یعقوب عمری گلبرگہ سے بات کر رہا ہوں مولانا. یہ آیت لولا ارآ برہان ربی, تو یہ پہلے سے بہت مسٹیریس رہا ہے مولانا میرے لیے بھی, کہ کیا دیکھا یوسف علیہ السلام نے جس کی وجہ سے وہ برائی سے رک گئے. تو آپ بولنے کے بعد پہلی مرتبہ وہ بات میرے لیے سمجھ میں آئی کہ یہ کوئی مسٹیریس چیز نہیں تھی, بلکہ وہ خدا نے جیتے تھے, خدا کی جو معرفت انہیں حاصل تھی, تو اس کے بعد کی وجہ سے جو ایک جو ان کا شعور بیدار ہوا تھا, پریپیرڈ مائنڈ تھا, اس کی وجہ سے انہیں اس وقت فیصلہ لینے میں مدد ملی. تو یہ ایک ہر مومن کو ملنے والی چیز ہے. تو ہر پریپیرڈ مائنڈ کو اللہ تعالیٰ کی طرف سے برہان حاصل ہوتا ہے, اور یہ کوئی مسٹیریس چیز نہیں ہے جو صرف یوسف علیہ السلام کو ملی تھی. یہ بات پہلی مرتبہ سمجھ جائیں گے نا, اس کی وجہ سے ہمارے اندر بھی ایک اعتماد پیدا ہوا, میرے اندر ایک اعتماد پیدا ہوا کہ میں بھی اس سے بچ سکتا ہوں, اس طرح کے معاملات میں یہ مجھے بھی مل سکتا ہے برہان رب. اور کون سا ہے؟ عنایت اللہ عمری بنگلور. مولانا یہ آیت بہت زمانے سے میں دیکھ رہا ہوں, شاید کی تفسیر ایک دم غیر واضح ہے مولانا, تفاسر میں بھی غیر واضح ہے. ایک سینئر استاد ہیں, انہوں نے اس کا معنی یہ بتایا تھا کہ اگر انہوں نے عزیز مصر کے احسان کو یاد نہ کیا ہوتا تو رآ برہان سے انہوں نے عزیز مصر نے جو ان کو جگہ دی اس احسان کو انہوں نے بتایا. اور ایک بہت بڑے مفسر ہیں مولانا, ان کی تفسیر میں نے سنا, تو اس کے اندر انہوں نے برہان رب کے بارے میں کہا کہ جب اللہ نے ہی اس کی وضاحت نہیں کی تو ہم بھی نہیں جان سکتے ہیں, بلکہ وہ آگے بڑھ گئے. مولانا بہت سے لوگ کوئی بھی کسی نے بھی اس کی صحیح وضاحت نہیں کی, لیکن آپ نے پہلی بار بتایا کہ وہ ڈیفیوز کرنے کی وہ صلاحیت ہے جو آدمی کو خدا کی گہری معرفت اور اپنے شعور کو مسلسل بیدار رکھنے کی صورت میں پیدا ہوتی ہے. جی ہم کل بھی مولانا یہ آیت. اچھا اور کون صاحب ہے؟ فرحاد احمد بول رہا ہوں مولانا، دہلی سے. مولانا کل اور پرسوں جو آپ نے دولہ الراب برحان ربی میں برحان کے تعلق سے جو آپ نے بتایا، اس سے پہلے میرے لیے ایک مسٹیریس چیز تھا، سمجھ میں نہیں آتا تھا کہ اس کا کیا مطلب ہے. آپ نے جو بتایا تو اس پر مجھے دو بنیادی اور بہت ہی اہم چیز معلوم ہوئی. ایک یہ کہ برائی سے بچنا یہ انسان کے حق میں ہے، اور وہ اس طریقے سے بچے گا کہ وہ اپنا انٹلیکچوئل ڈیولپمنٹ کرے. اور دوسری چیز جو قرآن میں ہم لوگ پڑھتے ہیں کہ نفی طالب الایات لولی الالباب قومی عاقلون، تو کل اور پرسوں سے یہ بات ملی، یہ سب بھی چیز کیا ہے؟ انسان پوٹینشیل لے کر پیدا ہوتا ہے، لیکن ایکچوئل بنانا انسان کے ہاتھ میں ہے کہ وہ اپنے آپ کو پریپیئر مائنڈ بنائے. تو میں آپ کی باتوں سے مکمل اتفاق کرتا ہوں مولانا. اور کون صاحب ہے؟ السلام علیکم، شادی نمبر بول رہا ہوں. یہ کل دو دن کی جو ٹاک ہوئی، برہان کی اہمیت مانا بہت زیادہ واضح ہو گئی، اور یہ بالکل سمجھ میں آ گیا یہ اپنا انٹلیکچوئل ڈیولپمنٹ ہے تو ضروری ہے ہم کو شیطان کے وسائش سے بچانے کے لیے. ہمارا ایک بات یہ سمجھ میں آئی کہ برہان کے ذریعے انسان کو وہ اینگل حاصل ہوتا ہے جس کے ذریعے وہ چیزوں کو خدا کے اینگل سے دیکھ سکے، نہ وہ جو ہے وہ اپنے اینگل سے دیکھتا ہے یا زمانے کے اینگل سے، تو اس کو ایکسپلین نہیں کر پاتا اور کنفیوژن کا شکار ہو جاتا ہے. کل میں ایک بہت بڑے پروفیسر کے پاس گیا تھا ملاقات کے لیے، وہ مسلم پروفیسر ہیں، تو کافی نگیٹو ہو رہے تھے یہ سب واقعات جو ہوئے ہیں حال میں دلی میں. اس کو لے کے میں نے ان کے سامنے اسی چیز کی وضاحت کرنے کی کوشش کی کہ یہ جو ہے اس لیے نگیٹو ہو جاتے ہیں کیونکہ ہم اس کو جو ہے اپنے اینگل سے دیکھتے ہیں اور ایکسپلین نہیں کر پاتے ہیں، تو پھر سوچتے ہیں کہ یہ سب کیسے ہو رہا ہے. اگر ہم اللہ کے اینگل سے دیکھنے والے بن جائیں تو ہم ہر جگہ ہم پازیٹیو رہ سکتے ہیں اور حال میں جو ہم پازیٹیوٹی سے قائم رہ سکتے ہیں. مولانا یہ بہت بڑی بات جو ہے ملی کل دو دن کے ٹاک سے مل رہا ہوں. ماشاء اللہ.